मिठो मनले माने मिठो पनि लाग्दो रहेछ मिठो राम्रो हाँसेर नाचेर नाचौँ साथी कम्बरै बाजेर राम्रो हाँसेर नाचेर नाचौँ साथी कम्बरै बाजेर नाचौँ साथी कम्बरै बाजेर सेलरोटी खाको Thank you.